नखाए कसाई को ऋण सानो सँगै हुन्थ्यो दसैँको दिन सानो रेडियोले दसैँका गीत गाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु पियारी झल्को लाउँदाखेरि कसाईको ऋण सानो सँगै हुन्थ्यो दसैँको दिन सानो रेडियोले दसैँका गीत गाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु पियारी झल्को लाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु पियारी झल्को लाउँदाखेरि फोटो हेर्नु पियारी झल्को लाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु पियारी झल्को लाउँदाखेरि छ आजकल सागर नतानेको छ परदेश नगई कसलाई काम पो छ फेरि योले दसैँका गीत गाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु प्यारी झल्को लाउँदाखेरि नतानेको छ र परदेश नगई कसलाई काम पो छ र फेरि योले दसैँका गीत गाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु प्यारी झल्को लाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु प्यारी झल्को लाउँदाखेरि रमला सुधारम घरको दसैँ बारु मनाउँला अर्को साल फेरि योले दसैँका गीत गाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु प्यारी झल्को लाउँदाखेरि सुधारम घरको हाल दसैँ बारु मनाउँला अर्को साल फेरि योले दसैँका गीत गाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु प्यारी झल्को लाउँदाखेरि बिजाएर जाँदा दसैँ आउँदा फेरि फोटो हेर्नु प्यारी झल्को लाउँदाखेरि